को किया था तिम्रो आँसु झारे पछि हेर्दै तिम्रो आँखामा बस्न पाए काखामा मलाई स्वर्ग चाहिँदैन चाहिँदैन भो मरे पछि सघाउन पाऊ तिम्रो तिम्रो आँसु झरे पछि हेर्दै तिम्रो आँखामा बस्न पाए काखामा मलाई स्वर्ग चाहिँदैन चाहिँदैन भो मरे पछि हेर्दै तिम्रो आँखामा बस्न पाए काखामा मलाई स्वर्ग चाहिँदैन भो मरे पछि भो मरे पछि हो हुन कहिले तिम्रो आँखामा बस्न पाए चाहिँदैन चाहिँदैन